उपस्थित हुनुभएका सङ्गीत प्रेमी साथीहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आज यसरी काठमाडौँको रङ्गमञ्चमा पहिलो पटक मेरो एकल गायन यहाँको समक्ष प्रस्तुत गर्नु पाउँदा मलाई ज्यादै हर्ष लागेको छ। म यहाँहरूलाई सकेसम्म गीतबाट सन्तुष्टि दिने प्रयास गर्दछु। कुनै नयाँ गीत, कुनै पुराना गीत, त्यो सबै मिलाएर करिब डेढ घन्टा अथवा दुई घन्टासम्म म गाउने प्रयास गर्छु। मलाई चाहिन्छ हजुरहरूको खालि हौसला, माया, त्यति भए पुग्छ, म गाउँछु। एउटा पुरानो गीत, तिम्रो जस्तो मुटु मेरो पनि भन्दा तिमी सितै माछा मेरो पनि तिम्रो जस्तो पार्दा मेरो